Book 2 29 29 في المطعم 1 उपहार गृहात هل هذه الطاولة غير محجوزة؟ هي टेबल आरक्षित आहे का? من فضلك قائمة الطعام. कृपया मेन्यू द्या. ماذا تنصح؟ आपण कुठल्या पदार्थांची शिफारस कराल? من فضلك واحد بيرة. मला एक बियर पाहिजे. من فضلك واحد مي معدنية. मला मिनरल वॉटर पाहिजे. من فضلك واحد عصير برتقال. मला संत्र्याचा रस पाहिजे. من فضلك واحد قهوة. मला कॉफी पाहिजे. من فضلك واحد قهوة مع حليب. मला दूध घालून कॉफी पाहिजे. مع سكر من فضلك. कृपया साखर घालून. من فضلك واحد شاي. मला चहा पाहिजे. من فضلك واحد شاي مع ليمون. मला लिंबू घालून चहा पाहिजे. من فضلك واحد شاي مع حليب. मला दूध घालून चहा पाहिजे. هل عندكم سجائر؟ आपल्याकडे सिगारेट आहे का? هل عندكم منفضة سجائر؟ आपल्याकडे राखदाणी आहे का? هل عندكم شعلة نار؟ आपल्याकडे पेटवण्यासाठी काडी आहे का? युनकिसुनी शौका. माझ्याकडे काटा नाही आहे. युनकिसुनी सिक्कीन. माझ्याकडे सुरी नाही आहे. युनकिसुनी मिलआका. माझ्याकडे चमचा नाही आहे.